ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له، ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأتباعه وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قد أفلح المؤمنون الذين هم في صلاتهم خاشعون، والذين هم عن اللغو معرضون، والذين هم للزكاة فاعلون، والذين هم لفروجهم حافظون، إلا على أزواجهم وما ملكت أيمانهم فإنهم غير ملومين. فإن تتراضوا وراء ذلك فأولئك هم العادون، والذين هم لأماناتهم وعهدهم راعون، والذين هم على صلواتهم يحافظون، أولئك هم الوارثون الذين يرثون الفردوس هم فيها خالدون. صدق الله العظيم. بزرگان محترم، میں آپ حضرات کے سامنے سورہ مومنون کی ابتدائی کچھ آیات کی تلاوت کی ہے، اسی کے بارے میں کچھ باتیں عرض کرنے کا ارادہ ہے. دعا فرمائیں آپ تعالی اخلاص کے ساتھ مفید و نافع باتیں کہنے کی توفیق عطا فرمائیں، اور ہم سب کے حق میں ان کو نافع بھی بنائیں. گزشتہ کل جو آیت کریمہ تلاوت کی تھی، اس سے متعلق دو باتیں عرض کرنے کا موقع نہیں ملا تھا. مناسب معلوم ہوتا ہے کہ پہلے اس کو عرض کروں اور بعد میں ان آیات سے متعلق کچھ کہوں. اللہ تعالیٰ فرماتے ہیں، یا ایھا الذین آمنوا اتقوا اللہ وَكُونُوا مَعَ الصَّادِقِينَ. اے ایمان والو، تم اللہ سے ڈرو، تقوی اختیار کرو اور سچوں کے ساتھ رہو، یعنی متقیوں کے ساتھ رہو. اگر تم تقوی اختیار کرنا چاہتے ہو، تقوی حاصل کرنا چاہتے ہو، تو اس کا طریقہ یہ ہے کہ تم صادقین کی صحبت اختیار کرو، متقیوں کی صحبت اختیار کرو. لیکن اللہ تعالیٰ نے مطلق ذکر فرمایا ہے، کب تک صالحین کے ساتھ رہنا ہے، کتنی دیر رہنا ہے، ایک دن، ایک ہفتہ، ایک مہینہ، ایک سال، کب تک رہنا ہے. حضرات مفسرین نے اس کی حد بیان کی ہے. مفسرین فرماتے ہیں، وَكُونُوا مَعَ الصَّادِقِينَ حَتَّى تَكُونُوا مِثْلَهُمْ. تم متقیوں کے ساتھ رہو رہو رہو رہو، یہاں تک کہ ان کے مانند ہو جاؤ. اتنا رہنا ہے کہ تم پر تقوی کا رنگ چڑھ جائے، تم میں خود تقوی پیدا ہو جائے، تب تک رہنا ہے. اب یہ چاہے ایک سال میں ہو یا ایک مہینے میں ہو. جیسے ہم تیل بناتے ہیں یا تیلی لوگ تیل بناتے ہیں، موگرے کا تیل، چمیلی کا تیل، تو کیا موگرے میں تیل ہوتا ہے، چمیلی میں تیل ہوتا ہے؟ اس کو تو پانی ہوتا ہے. اس کے بنانے کا طریقہ یہ ہوتا ہے کہ جو تیل ہوتے ہیں اس کے چھلکے کو اتار دیا جاتا ہے، اس پر باریک سا مہین سا چھلکا ہوتا ہے، اس کو اتار دیتے ہیں اور پھر اس پر پھول رکھتے ہیں، پھر اس پر تیل رکھتے ہیں، پھر پھول، اور کئی دنوں تک اس میں اس کو بند کر کے رکھتے ہیں، یہاں تک کہ پھول کی خوشبو تیل کے اندر آ جاتا ہے، پھر اس تیل کو نچوڑ لیتے ہیں. تو اس کی ایک مخصوص مدت ہوتی ہے، जिसमें तेल उस फूल की खुशबू को, मोगरे की खुशबू को, चमेली की खुशबू को, गुलाब की खुशबू को कब्ज कर लेता है, हासिल कर लेता है, फिर उसको निचोड़ते हैं। तो अब इसको तिल का तेल नहीं कहते, अब कहते हैं चमेली का तेल, फला का तेल है, फला खुशबू है उसमें। तो जैसे उसको हमने तिल को फूल की सोबत में इतना रखा कि उसने उसको अक्स कर लिया, अब उसकी खासियत बदल गई, अब उसका नाम बदल गया, अब उसकी कीमत बदल गई। तो इसी तरीके से हमको भी मुत्तकियों की सोबत में इतना रहना है कि उनका रंग हम पर चढ़ जाए, उनमें जो अल्लाह का डर है, उनमें जो अल्लाह का खौफ है, वो हमें पैदा हो जाए। इसके लिए किसी मुद्दत की तहदीद नहीं। दूसरी बात, कुरान करीम में तकवे का बहुत ज्यादा हुक्म दिया गया है और तकवे के बहुत से फायदे बयान किए गए हैं। हम यहाँ पर सिर्फ उनके चार फायदे बयान करते हैं, दो दुनिया से मुताल्लिक और दो आखिरत से मुताल्लिक। अल्लाह ताला फरमाते हैं, वमन यत्तकिल्लाह यजअल लहू मखरजा वयरज़ुकुहु मिन हैथु ला यहतसिब। जो शख्स तकवा इख्तियार करेगा, अपने दिल में अल्लाह का डर रखेगा, हम उसके लिए परेशानियों से निकलने का रास्ता बना देंगे और उसको ऐसी जगह से रोजी देंगे जिसका उसको गुमान भी ना हो। तकवे के दो फायदे दुनिया के, अल्लाह ताला गम से निकलने का रास्ता, परेशानी से निकलने का रास्ता पैदा कर देंगे। चुनांचे अहादीस में वाकई आता है, एक सहाबी थे औफ इब्ने मालिक अशजई रजी अल्लाह ताला, इनको दुश्मनों ने पकड़ लिया। तो इनके वालिद औफ इब्ने मालिक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए और ये वाकई अर्ज किया कि मेरे बेटे औफ को दुश्मनों ने पकड़ लिया है। तो आपने उनको दो बातें बताई, फरमाया तुम तकवा इख्तियार करो और ला हौला वला कुव्वत इल्ला बिल्लाह की कसरत करो, तुम्हारा बेटा आ जाएगा। चुनांचे इन्होंने इन दो बातों को इख्तियार किया, तकवा इख्तियार किया, अल्लाह का डर इख्तियार किया, अवामिर का इम्तिसाल, नवाही से इज्तनाब शुरू किया और ला हौला वला कुव्वत इल्ला बिल्लाह की कसरत की। कुछ दिन में ये अपने घर पर बैठे हुए थे तो दरवाजे पर दस्तक हुई, तो देखा तो उनके बेटे औफ मौजूद थे, सालिम मौजूद थे और उनके साथ बहुत सारी बकरियां थी और बहुत सारे ऊंट थे जिनको मारे जमीन में लेकर आए थे। अल्लाह पाक ने दुश्मन को इनसे गाफिल कर दिया, चुनांचे उनकी कैद से निकल आए और उनका जो माल था वो गनीमत के तौर पर ले आए। तो अल्लाह पाक ने मखरज भी कर दिया और रोजी भी वहां से दी जिसका उनको गुमान नहीं था। तो ये तकवे का फायदा है, अल्लाह तबारक व तआला मुसीबत से निकलने का रास्ता निकाल देते हैं और रोजी देते हैं ऐसी जगह से जहाँ से उसको गुमान भी नहीं हो। आज दुनिया रोजी के लिए परेशान है, मारी मारी फिरती है, अल्लाह तबारक व तआला उसका हल भी किस में रखा है, तकवे में। जब आदमी अल्लाह से डरने वाला होगा, जब आदमी अल्लाह से मान कर चलेगा, दुनिया की हर चीज उसकी मान कर चलेगी, दुनिया की हर चीज उसकी मुतीउ फरमाबरदार हो जाएगी। तो तकवे के दो फायदे जो दुनिया से मुताल्लिक और तकवे के दो फायदे आखिरत से मुताल्लिक। वमन यत्तकिल्लाह युकफ्फिर अन्हु सय्यिआतिह वयुअज्जिम लहु अजरा। जो आदमी तकवा इख्तियार करेगा, अल्लाह का डर अपने दिल में रखेगा, अल्लाह उसके गुनाहों को माफ कर देंगे और उसके अजर को बढ़ा देंगे, आखिरत में उसकी मगफिरत कर देंगे, उसके गुनाह माफ कर देंगे। अव्वल तो उससे गुनाह होंगे ही नहीं, इसलिए कि गुनाह होते हैं अल्लाह का डर न होने की वजह से। गुनाह से रोकने वाली चीज अल्लाह का डर है, दुनिया की कोई चीज गुनाह से नहीं रोक सकती, पुलिस गुनाह से नहीं रोक सकती, हुकूमत गुनाह से नहीं रोक सकती, माँ बाप गुनाह से नहीं रोक सकते, इसलिए कि माँ बाप कहाँ तक देखेंगे, पुलिस कहाँ तक देखेगी, हुकूमत कहाँ तक देखेगी। बंद कमरे में आदमी को कौन गुनाह से रोक सकता है, जंगल बयाबान में कौन रोक सकता है, तकवा। तो मुत्तकी से हो तो गुनाह होंगे नहीं, और अगर बशरियत के तकाजे से इंसान होने की वजह से कुछ छोटे मोटे गुनाह हो जाएंगे तो उसको चैन नहीं आएगा बगैर तौबा के, جب تک توبہ نہیں کر لے گا چین نہیں آئے گا. صحابہ کرام سے گناہ ہوتے تھے خود بے چین ہو جاتے تھے. ایک صحابی سے اللہ کی حکمت کے تحت زنا ہو گیا تو خود آئے اور انہوں نے آپ کے سامنے اقرار کیا. ایک عورت سے زنا ہو گیا بشریت کے تقاضے سے اور اللہ تبارک و تعالیٰ کی حکمتوں کے تحت تو خود آئی اور اس نے زنا کا اقرار کیا. یہ اللہ کے رسول ان پر حد جاری کر دیجیے, آپ نے منہ پھیر لیا تو ادھر آ کر کہا, ادھر منہ پھیر لیا ادھر آ کر کہا. تو جب تک متقی گناہ اول تو اس سے گناہ ہوگا نہیں, اور اگر ہو جائے گا تو جب تک توبہ نہیں کرے گا اس کو چین نہیں آئے گا. تو تقوی کا ایک فائدہ اللہ اس کے گناہ معاف کرے گا, توبہ کرے گا اللہ معاف کر دیں گے, وہی عظیم لہو اجرا اور اس کو بہت زیادہ اجر دیں گے. نیکی تھوڑی کرے گا اجر زیادہ دیں گے. صحابہ کرام کے بارے میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم فرمایا, تم میں سے کوئی شخص احد پہاڑ کے برابر سونا کرے ان باقی امت میں سے تو میرے صحابی کے نصف مد جو وہ نہیں پہنچ سکتا. نصف مد یعنی 500 گرام تقریباً جو اللہ کے راستے میں خرچ کرے جس کی قیمت 5-10 روپے ہوتی ہے, تو اتنا جو اگر صحابی نے خرچ کیا تو یہ دوسرے آدمی کے احد پہاڑ کے برابر سونا خرچ کرنے سے بڑھ جائے گا. یہ تقوی کی بات ہے. اللہ تبارک و تعالیٰ صحابہ کرام کے دلوں کا امتحان لیا, ان کے تقوی کو دیکھا, پھر ان کے لیے رضی اللہ عنہم و رضوا عنہم کا اعلان. اس لیے صحابہ کرام معیار حق ہیں, وہ ہمارے درمیان اور نبی صلی اللہ علیہ وسلم کے واسطہ ہیں. سب سے بڑی جو کڑی ہمارے درمیان وہ صحابہ کرام. علماء کا اس پر اتفاق ہے, پوری دنیا اگر بزرگوں سے بھر جائے, اقوال سے, ابدال سے, اقطاب سے, تو سب مل کر بھی ایک چھوٹے درجے کے صحابی کے درجے کو نہیں پہنچ سکتے. یہ صحابہ کرام کا مقام. تو صحابہ کرام اگر نصف مد جو خرچ کرے تو اس کا ثواب دوسروں کے احد پہاڑ سے بڑھ جائے گا. تو جو آدمی تقوی اختیار کرے گا اس کو اللہ تبارک و تعالیٰ اس کے گناہ معاف کر دیں گے, جو آخرت کا فائدہ ہے, اور اس کے چھوٹے عمل کے اوپر بہت زیادہ اجر و ثواب دیں گے. اس لیے ہمیں تقوی اختیار کرنے کی ضرورت ہے, صالحین کی صحبت اختیار کرنے کی ضرورت ہے, کہ اس کی برکت سے ہم متقی بن جائیں, ہمارے دلوں میں اللہ کا ڈر پیدا ہو, اور اس کی وجہ سے انشاءاللہ ہماری دنیا بھی بن جائے گی اور آخرت بھی بن جائے گی. اب جو میں نے سورہ مومنون کی کچھ آیات تلاوت کی ہیں ان کے بارے میں سب سے پہلے ہم ان کا ترجمہ سن لیں. اللہ تعالیٰ فرماتے ہیں, قد افلح المؤمنون, ایمان والے کامیاب ہو گئے. الذین هم فی صلاتهم خاشعون, وہ ایمان والے جو اپنی نماز میں خشوع خضوع اختیار کرتے ہیں. والذین هم عن اللغو معرضون, اور جو بیکار باتوں سے اعراض کرتے ہیں, منہ موڑتے ہیں. والذین هم للزکاة فاعلون, اور جو زکوٰۃ کو ادا کرتے ہیں یا اپنے نفس کا تزکیہ کرتے ہیں. والذین هم لفروجهم حافظون, اور جو اپنی شرمگاہوں کی حفاظت کرنے والے ہیں. الا علی ازواجهم او ما ملکت ایمانهم, مگر اپنی بیویوں سے یا ان باندھیوں سے جن کے وہ مالک ہیں, اس لیے کہ ان کے بارے میں ان پر کوئی ملامت نہیں. فمن ابتغى وراء ذلك فاولئك هم العادون, جو شخص ان دو کو چھوڑ کر اپنی شہوت پوری کرے گا تو یہی لوگ حد تجاوز کرنے والے ہیں. والذین هم لأماناتهم وعهدهم راعون, اور جو لوگ اپنی امانتوں کو اور اپنے عہد کی رعایت کرنے والے ہیں, حفاظت کرنے والے ہیں. والذین هم علی صلواتهم يحافظون, اور جو لوگ اپنی نمازوں کی پابندی کرنے والے ہیں. اولئک هم الوارثون, یہی لوگ وارث ہیں. الذین يرثون الفردوس, یہ فردوس کے وارث بنیں گے, جنت الفردوس کے وارث بنیں گے. ہم فیہا خالدون, اور وہ اس میں ہمیشہ ہمیشہ رہیں گے. ان آیات میں اللہ تبارک و تعالی نے فلاح کا وعدہ کیا ہے. قد افلح المؤمنون, ایمان والے کامیاب ہو گئے. فلاح کسے کہتے ہیں؟ فلاح بہت مختصر لفظ ہے, اس میں صرف 4 حرف ہیں, لیکن اس میں ہر قسم کی خیر آ جاتی ہے اور ہر شر سے حفاظت آ جاتی ہے. فلاح کے معنی بیان کرتے مفسرین لکھتے ہیں، فلاح یہ ہے کہ انسان کی ہر مراد پوری ہو جائے اور ہر تکلیف سے وہ محفوظ ہو جائے. اس کی جو بھی مراد ہے، جو بھی تمنا ہے، وہ اس کی پوری ہو جائے اور ہر تکلیف سے محفوظ ہو. اور یہ بات دنیا میں نہیں ہو سکتی، اس لیے کہ دنیا دار التکلیف ہے، دار الابتلاء ہے، یہاں امتحان ہوتا ہے، آزمائش ہوتی ہے اور ہر ایک کی آزمائش ہوتی ہے. ہفت اقلیم کا بادشاہ ہو، پوری دنیا کا بادشاہ ہو، تو اس کی بھی ہر مراد پوری نہیں ہوتی اور اس کو بھی کوئی نہ کوئی تکلیف رہتی ہی. بڑے سے بڑا نبی ہو، بڑے سے بڑا ولی ہو، اس کی بھی ہر مراد پوری نہیں ہوتی اور کوئی نہ کوئی تکلیف رہتی ہی. تو مکمل فلاح یہ آخرت میں ملے گی. دنیا میں کسی کی دنیا میں فلاح کا تحمل ہی نہیں. دنیا اتنی مختصر ہے اور دنیا اتنی کمزور ہے کہ وہ آخرت کے سبحان اللہ کے اجر کو برداشت نہیں کر سکتی. اس لیے کہ حدیث شریف میں آتا ہے جو آدمی سبحان اللہ کہتا ہے تو اس کے لیے آخرت میں ایک درخت لگ جاتا ہے. اب وہ درخت کتنا لمبا ہوگا، اس کے سائے میں سوار 100 سال تک چلتا رہے اور اس پر جو پھل لگیں گے وہ ختم نہیں ہوں گے. پھل توڑو پھر لگ جائے گا، پھل توڑو پھر لگ جائے گا. اب کسی نے ہمارے گاؤں میں سبحان اللہ کہا اور اگر ایک درخت لگ گیا تو یہ درخت کہاں تک پھیل جائے گا؟ ہو سکتا ہے پوری دنیا میں پھیل جائے اور پوری دنیا اس کے پھل سے منتفع ہو اور دنیا کا سارا نظام ٹھپ پڑ جائے گا. اس لیے کہ جنت کا پھل ہے، اس کو چھوڑ کے تو دنیا کا پھل کون سا نہیں دے گا. تو ایک سبحان اللہ کا اجر دنیا برداشت نہیں کر سکتی. تو نماز کا اجر کیسے برداشت کر سکتی ہے؟ روزے اور حج اور زکات کا اجر کیسے برداشت کر سکتی ہے؟ تو صحیح معنی میں جو فلاح ہوگی وہ آخرت میں ہوگی. اس لیے آخر میں فرمایا اولئک هم الوارثون الذین یرثون الفردوس هم فیها خالدون. یہ 7 صفات جن ایمان والوں میں ہوں گی ان کو اللہ فردوس کا وارث بنائے گا، جنت الفردوس کا وارث بنائے گا اور وہ اس میں ہمیشہ ہمیشہ رہیں گے. اور جنت کا حال کیا ہے؟ لا خوف علیہم ولا هم يحزنون. وہاں نہ کوئی ڈر ہوگا نہ غم ہوگا. دنیا میں کوئی ایسا شخص ہے جو یہ کہہ سکے مجھے کوئی ڈر نہیں ہے، جو یہ کہہ سکے مجھے کوئی غم نہیں ہے؟ دنیا میں یہ بات نہیں ہو سکتی. دنیا میں ہر ایک کو کوئی نہ کوئی ڈر ہے، چاہے وہ کتنا بڑا بادشاہ کیوں نہ ہو، اتنا اللہ کا ولی کیوں نہ، ہر ایک کو اندر کچھ نہ کچھ ڈر لگا ہوا ہے، کچھ نہ کچھ حزن غم لگا ہوا ہے. کسی کو اپنے باپ کا غم ہے، کسی کو اپنی ماں کا، کسی کو بیوی کا، کسی کو بچے کا، کسی کو اپنے مال کے گم ہو جانے کا. دنیا میں ہر ایک کو کچھ نہ کچھ خوف ہے، کچھ نہ کچھ حزن ہے. تو جنت ہی ایسی چیز ہے جہاں پر مکمل فلاح ہو سکتی ہے. یہاں کوئی شخص ایسا نہیں جو یہ کہہ سکے کہ مجھے مکمل آرام. کتابوں میں قصہ لکھا ہے، خضر علیہ السلام کی ملاقات ہوئی ایک شخص سے. تو اس نے کہا کہ حضرت میرے لیے دعا کیجئے کہ اللہ پاک مجھے ہر غم سے ہر تکلیف سے نجات دے دے. تو آپ نے اس کو سمجھایا کہ یہ دنیا ہے، یہ چیز ممکن نہیں ہے، یہ آخرت میں ہوگا. تو کہا نہیں، بہت سارے لوگ ہیں میں دیکھتا ہوں، ان کو کوئی ٹینشن نہیں، کوئی پریشانی نہیں. تو کہا اچھا تم تلاش کرو، اگر کسی کے بارے میں معلوم ہو جائے کہ اس کو کوئی غم نہیں کوئی فکر نہیں تو میں اللہ سے دعا کروں گا، اللہ تمہیں اس کے جیسا بنا دیں گے. 6 مہینے کا وعدہ لیا اس سے کہ فلاں جگہ 6 مہینے کے بعد ملیں گے. چنانچہ وہ گھومتا رہا اور لوگوں سے ملتا رہا جس کے بارے میں گمان ہوتا کہ اس کے یہ بہت آرام سے ہے، یہ بہت راحت. اس کے پاس جاتا اور پوچھتا، اپنا قصہ بتاتا تو کوئی نہ کوئی اپنی پریشانی بتاتے کہ مجھے تو یہ تکلیف ہے. تو اچھا، پھر دوسرے کے پاس، تیسرے کے پاس، اس طریقے سے کئی لوگوں کے پاس گیا. پھر آخر وہ ایک سونار کے پاس گیا جو اپنی دکان پر بیٹھا ہوا تھا اور دکان خوب چل رہی تھی، لوگ آ رہے تھے جا رہے تھے، اس کے نوکر تھے، چاکر تھے، بیٹے تھے. تو اب یہ بالکل ٹھیک ٹھاک ہے، اس کے پاس सोना चांदी भी है, औलाद भी है, सेहतमंद भी है, सब कुछ है, तो ऐसा लगता है कि ये दुनिया का सबसे ज्यादा राहत वाला आराम वाला शख्स है। तो ये गया और अपना किस्सा सुनाया और कहा कि मैं चाहता कि तुम्हारे जैसा बन जाऊं। तो उसने कहा तौबा तौबा, मेरे जैसा मत बनना, मैं जितना परेशान हूँ दुनिया में कोई नहीं। तो कहा क्या परेशानी है? तो उसने कहा कि एक मतलब मेरी बीवी बीमार हुई और ऐसी बीमार हुई कि उसके जिंदा रहने की उम्मीद नहीं रही। अब मुझे उससे बड़ी मोहब्बत थी, तो जब उसका ये हाल देखा तो मुझे रोना आ गया। तो उसने कहा कि आप तो ऐसे ही होते हैं, मैं मर जाऊंगा, आप दूसरी शादी कर लेंगे। तो कहा कि नहीं, मैं नहीं करूंगा, नहीं कर लेंगे, दुनिया में ऐसा ही होता है, जहाँ एक बीवी का इंतकाल हुआ कुछ दिन आदमी रोध हो गए दूसरी शादी कर लेता है, और कर ही लेना चाहिए। तो उसने कहा कि नहीं करूँगा, क्योंकि मुझे यकीन नहीं आ रहा। तो कहा चलो मैं अपना रोज वो कटा देता हूँ। तो कहा ठीक, फिर वो गया और अपना उसने रोज वो कटा दिया। फिर अल्लाह का करना कि वो ठीक हो गई, अब ये अपना रोज वो कटा के फारिग हो गए, बीवी ठीक हो गई। अब औरत को तो शहवत होती है, ख्वाहिश होती है, वो बगैर मर्द के नहीं रह सकती। तो उसने नौकर चाकर से ताल्लुक कायम करना शुरू किया। अब ये कुछ कर नहीं सकता था, रोक भी नहीं सकता था, कि जितनी औलादे सब मेरी है, ये जितनी औलादे सब नौकर चाकर की है, मेरी नहीं। अब मेरी बीवी इनसे ताल्लुक कायम करती है, मैं कुछ कह नहीं सकता। और मर्द के लिए बड़ी शर्म की बात होती है और बड़ी परेशान कन बात होती है कि उसकी मौजूदगी में उसकी बीवी किसे ताल्लुक है। तो बताओ मुझसे तो परेशान कोई है? तो कहा नहीं। तो दुनिया में कोई शख्स भी ऐसा नहीं जिसको परेशानी ना हो। हाँ, इस परेशानी को कम करने का तरीका है। भाई तेरसा रहमतुल्लाह अलैह को किसी ने खत लिखा था कि ये दुनिया परेशानियों का घर है, कोई ऐसी तदबीर बताइए कि परेशानियां खत्म हो जाए। तो आपने फरमाया कि ये तो हो नहीं सकता कि दुनिया में परेशानियां खत्म हो जाए, इसलिए कि दुनिया के मिजाज ही में अल्लाह ने परेशानी रखी है। लकद खलकनल इंसान फी कबद, हमने इंसान को मशक्कत में पैदा किया है। इंसान जब से पैदा होता है मशक्कत में रहता है। उलमा फरमाते हैं सबसे पहली मशक्कत जो इंसान को पहुंचती है वो माँ का दूध छुड़ाने की मशक्कत है। डेढ़ दो साल का हो जाता है तो माँ उसका दूध छुड़ाती है, बच्चा दूध छोड़ना नहीं चाहता, तो माँ वो तरह तरह के हीले बहाने करके दूध छुड़ाती, जिससे बच्चा बहुत परेशान होता है। तो सबसे बड़ी तकलीफ इंसान को होती है माँ का दूध छुड़ाने। फिर जब बड़ा होता है तो दूसरी तकलीफें शुरू होती हैं, स्कूल जाना है, मदरसे जाना है, पढ़ना है, ये करना है, वो करना है, और यही जिंदगी इसी हाल में गुजर जाती है। आदमी सोचता है कभी ये मरहला है, ये गुजर गया, परेशानी खत्म हो जाएगी, लेकिन दूसरा मरहला दूसरी परेशानी शुरू हो जाएगी, तीसरा और तीसरी परेशानी, मौत तक इंसान परेशानी से निजात नहीं पाता। इंसान छोटा होता है तो सोचता है कि बड़े भाई को कितना अच्छा, मुझको तो लोग घर में ही बंद करते हैं, इसको जहाँ जाना हो जा सकता है, बड़ा हो जाऊंगा सारी परेशानी खत्म। अब बड़ा हो गया दूसरी परेशानी शुरू, स्कूल जाना है, मदरसे जाना है, लेसन करना है, वो करना है, वो करना, सोचते हैं कि फला भाई को कितना अच्छा जो स्कूल से फारिग हो चुका है, मदरसे से फारिग हो चुका है, कुछ कुछ सोचते हैं, जब मैं ऐसा हो तो मेरी परेशानी साथ। जब उस मरहले को पहुंचते अब परेशानी, नौकरी तलाश करो, जॉब नहीं मिल रही है, जॉब मिल रही तो सैलरी कम है, फला है फला, सोचता फलां को बहुत अच्छा है जिसकी इतनी अच्छी जॉब है, इतनी अच्छी सैलरी है। जब उसको जॉब मिलती है, सैलरी अच्छी मिलती है, तो परेशानी कि बॉस ऐसा है, सेठ ऐसा है, कंपनी में फला तकलीफ फला तकलीफ। शादी नहीं होती, सोचते शादी वाले को बहुत आराम, शादी होगी फिर आराम मिलेगा। अब शादी होगी तो बच्चे नहीं हो रहे हैं तो उसकी तकलीफ है, बच्चों में फिर आराम मिलेगा, बच्चे हो जाते हैं तो बच्चों को बड़े करने की फिक्र, बच्चा बीमार हो गया, फला हो गया। तो यही पूरी जिंदगी उसकी इस हाल में गुजर जाती है। दादा बनने के बाद में आदमी को सुकून नहीं मिलता, اوزوں کی فکر، نوازوں کی فکر، سکون ملے گا جنت. دنیا ہے ہی نہیں، دنیا کے مزاج میں تکلیفیں ہیں. اللہ پاک نے دنیا کو ایسا بنایا، جنت میں راحت ہی راحت، وہاں تکلیف کا نام و نشان ہے. جہنم میں تکلیف ہی تکلیف، وہاں راحت کا نام و نشان ہے. اور اس دنیا میں اللہ نے کچھ راحتیں رکھ دی ہیں، نعمتیں رکھ دی تاکہ انسان جنت کو یاد کرے، اور کچھ تکلیفیں رکھ دی تاکہ انسان جہنم کو یاد کرے. اس کی مزاج ہی میں نہیں. آپ نے فرمایا کہ دنیا کے مزاج کو تو ہم بدل نہیں سکتے، اللہ پاک نے بنایا، لیکن دنیا سے، دنیا کی تکلیفوں سے آدمی متاثر ہونا چھوڑ دے. اصل تکلیف نام ہے دل کے تاثر کا، اصل تکلیف نام ہے دل کے متاثر ہونے. آدمی اس سے تکلیف والا اثر لینا چھوڑ دے تو تکلیف ختم ہو جائے. جیسے مثلا بیمار ہوا تب یہ سوچے میں کیوں بیمار ہو گیا تو اب پریشان ہو. فقر و فاقہ پہنچا تو پریشان کہ فقر و فاقہ کیوں پہنچا. کسی کا انتقال ہو گیا تو سوچے گا کہ اس کا انتقال کیوں ہوا. تو جب اس سے تاثر لے گا تو پریشان، لیکن تاثر لینا چھوڑ دے. بیمار ہوا تو سوچے اللہ کا فیصلہ ہے، اس سے میرے گناہ معاف ہو رہے ہیں، اس سے میرے درجے بلند ہو رہے ہیں. صحت مند ہوتا تو گناہ کرتا، اچھا ہے بیمار ہو تو گناہ نہیں ہو رہے، تو بیماری سے خوش. فقر و فاقہ آیا، چلو اللہ کی طرف سے اس پر مجھے اجر ملے گا، صبر کروں گا تو بے حساب اجر ملے گا. اتنے دن تو اچھا رہا، کچھ دن بیمار ہو گیا، کچھ دن فقر و فاقہ آ گیا. تو آدمی اس سے تاثر لینا چھوڑ دے. اس کو جس کو رضا بالقضا کہتے ہیں، اللہ کے فیصلے پر راضی رہے. اہل اللہ پر سب سے زیادہ حالات آتے ہیں، سب سے زیادہ آزمائش ہوتی ہے، لیکن وہ اس سے تاثر نہیں لے، اس کو اللہ کا فیصلہ سمجھ کر راضی رہتے. ہر چیز دوست نکوست، اللہ کی طرف سے جو کچھ ملا اچھا ہی ہے. تو آدمی اپنی تجویز چھوڑ دے اور تفویض اختیار کرے، ایسا ہونا چاہیے، نہیں ہوگا تو پریشان نہیں، جو مقدر میں وہ ہوگا، جو اللہ چاہیں گے وہ ہوگا، تو آدمی کی ساری پریشانی ختم ہوگی. علی تیسر رحمۃ اللہ علیہ نے ایک بزرگ کا قصہ لکھا ہے. وہ جا رہے تھے، اس نے پوچھا کیا حال ہے، تو کہا اس شخص کا کیا حال پوچھتے ہو جس کے ارادے پر دونوں جہان چلتے ہیں، جس کی مرضی پر دونوں جہان چلتے ہیں. تو کہا کہ آپ اس درجے کے ہیں کہ دونوں جہان آپ کی مرضی پہ چلتے ہیں؟ تو کہا کہ نہیں. کہا پھر کیا مطلب اس کا؟ تو کہے دونوں جہان اللہ کی مرضی پر چلتے ہیں، اللہ کے ارادے سے چلتے ہیں، اور میں نے اپنی مرضی کو اللہ کی مرضی میں فنا کر دیا، میں نے اپنے ارادے کو اللہ کے ارادے میں فنا کر دیا ہے، اس کا ہر کام میری مرضی کے مطابق ہوتا ہے. کوئی مرتا ہے میں کہتا ہوں اس کو مرنا ہی چاہیے تو مجھے تکلیف نہیں ہوتی. کوئی بیمار ہوتا ہے میں کہتا ہوں اس کو بیمار ہی ہونا چاہیے. کوئی پریشانی آتی ہے میں کہتا ہوں اس پریشانی کو آنا ہی چاہیے. تو میں نے اپنی مرضی کو اللہ کی مرضی میں فنا کر. تو جب تک آدمی اللہ کے فیصلے پہ راضی رہنا نہیں سیکھے گا پریشان ہوگا. اس لیے کہ ہم جو چاہیں گے وہ تو ہوگا نہیں، اللہ جو چاہیں گے وہ ہوگا. اس لیے جب بھی کوئی چیز ہو تو آدمی یہ سوچے کہ میرا اللہ کا فیصلہ ہے، اس میں اللہ کی کوئی حکمت ہے، یقیناً حکمت ہے، مصلحت ہے، تو اس سے اس کو سکون ہو جائے. تو دنیا کی تکلیفوں کو اس طرح ختم کیا جا سکتا ہے. تو بہرحال فلاح کا مفہوم بہت وسیع ہے. فلاح دنیا میں مکمل ہو ہی نہیں سکتی. ہاں، جو آدمی دین کو اختیار کرے گا، ایمان کو اختیار کرے گا، اور ان سات صفات کو جن کا آگے ذکر ہے اختیار کرے گا، تو اللہ تبارک و تعالیٰ اس کو ایک خاص قسم کا سکون دے دیں گے. اس لیے کہ جنت کی سب سے بڑی نعمت سکون ہے، اور وہ اعمال صالحہ میں رکھی ہے. جس قدر آدمی اعمال صالحہ کرے گا اسی قدر اس کو سکون ملے. اس لیے کہ اعمال صالحہ انسان کو جنت کی طرف لے جاتے ہیں، اور اعمال سیئے آدمی کو جہنم کی طرف لے جاتے ہیں. جب آدمی اعمال صالحہ کرتا ہے تو گویا کہ جنت کی طرف جا رہا ہے، اور جنت میں کیا ہے؟ سکون ہے، راحت ہے، اطمینان ہے، تو وہ آنا شروع ہو جائے. और आदमी बुरे काम करता है तो वह एक जहन्नम के रास्ते पर चल रहा है। और जहन्नम में क्या है, तकलीफ है, बेचैनी है, परेशानी है, इस्तेराब है, तो इसके पास आना शुरू होता है। उसकी मिसाल देते हमारे उस्ताद मां यूसुफ सदा बरकात हो, फरमाते आदमी किसी बाग की तरफ जाता है तो जैसे जैसे बाग के करीब होता है ठंडी ठंडी हवाएं आना शुरू होती, खुशबूएं आना शुरू होती, जैसे जैसे बाग से करीब होगा ठंडी ठंडी हवाएं आना शुरू होंगी। और जैसे आदमी किसी भट्टी की तरफ जाए, किसी फैक्ट्री की तरफ जाए जहां से गरम गरम भापे निकल रही हो, बदबू निकल रही हो, तो जैसे जैसे फैक्ट्री के करीब जाएगा बदबूएं आना शुरू हो जाएंगी। तो जो आदमी आमाले सालेहा करता है, नेक काम करता है, वह एक जन्नत से करीब हो रहा है, तो जन्नत की राहत, जन्नत का सुकून उसके कल में आना शुरू होगा। और जो आदमी बुरे काम करता है वो गोया कि जहन्नम से करीब हो रहा है, और जहन्नम में बेचैनी है, परेशानी है, तो सारी चीज़ें उसके दिल में आना शुरू होती। तो जिस कदर आदमी आमाले सालेहा का एहतमाम करेगा, जन्नत में जो फलाह रखी हुई है उसका कुछ न कुछ असर उसको हासिल होगा। अहलुल्लाह के सुकून का यही राज होता है, उनके पास ज्यादा माल नहीं होता, उनके पास ज्यादा असबाब नहीं होते, लेकिन सुकून ढेर सारा होता है। उनको कोई टेंशन नहीं होता, बड़े से बड़ा हादसा वो हंसते खेलते बर्दाश्त कर लेते, ये समझते हैं कि अल्लाह की तरफ से इसको मुझे ये अजर मिल रहा है, ये सवाब मिल रहा है, ये मेरा फायदा है, तो उससे उसका बर्दाश्त करना आसान हो जाता है। तो मैंने इस आयत करीमा को तिलावत किया, इसमें अल्लाह पाक फरमाते हैं قَدْ أَفْلَحَ الْمُؤْمِنُونَ, ईमान वाले कामयाब हो गए। कामयाबी के लिए सबसे पहली शर्त ईमान। ईमान असलुल उसूल है, ईमान के बगैर कोई अमल मोतबर नहीं, और दुनिया की सबसे बड़ी दौलत ईमान ही जो अल्लाह पाक ने मुझे और आपको मुफ्त में दे रखी। लेकिन हमारा ईमान सिर्फ सूरत ही सूरत है, इसमें हकीकत पैदा करने की जरूरत है। असल ईमान वो है जो आदमी को आमाल पे खड़ा करे, असल ईमान वो है जो आदमी को आमाले सालेहा पर खड़ा कर दे, गुनाहों से बचा दे। सहाबा किराम के बारे में आता है, फरमाते हैं ताअल्लमनल ईमान थुम्मा ताअल्लमनल कुरान, हमने पहले ईमान सीखा फिर कुरान सीखा। 13 साल तक सहाबा किराम मक्का मुकर्रमा में ईमान सीखते रहे, उस वक्त अहकाम नहीं आए थे। 10 साल के बाद नमाज आई 11 नबवी में, और मदीना मुनव्वरा जाने के बाद सारे अहकाम आए, रोज़ा, ज़कात, और इसी तरीके से शराब की हुरमत और हज, ये सारे अहकाम बाद में आए। जैसे अहकाम आते गए सहाबे किराम के लिए उन अहकाम पर अमल करना आसान हो गया। शराब उनकी घुटकी में पड़ी हुई थी, बच्चा पैदा होता था तो जो दवाई पिलाई जाती है तो उसमें शराब मिला के पिलाते थे। घुटकी उस दवाई को कहते हैं जो बच्चे के पैदा होते ही उसके पेट साफ करने के लिए दी जाए। तो शराब उनकी घुट्टी में पड़ी हुई थी, शराब को इतने आदि थे, लेकिन शराब की हुरमत आई तो सहाबे किराम ने अपने शराब के मटके तोड़ दिए, मदीना की गलियों में शराब बहा दी। ज़कात का हुक्म आया तो उनके लिए ज़कात देना आसान हो गया, सदका करना आसान हो गया। एक आयत नाज़िल हुई, लन तनालु बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, तुम नेकी हासिल नहीं कर सकते यहाँ तक कि अपनी महबूब चीज़ को खर्च करो। हर सहाबी ने सोचा कि मेरी महबूब चीज़ क्या है, मेरी पसंदीदा चीज़ क्या है, उसको लेकर सहाबा आपकी खिदमत में पहुंचे और उसको अल्लाह के रास्ते में दे दिए। अबू तलहा अंसारी रज़ी अल्लाह तआला का बहुत बड़ा बाग था बीर अलीखा के नाम से मस्जिद नबवी के सामने, जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले जाते। इस आयत के नुज़ूल पर आपने पूरा का पूरा अल्लाह के रास्ते में सदका कर दिया। किसी को बांदी पसंद थी, किसी को घोड़ा पसंद था, तो सब सहाबा किराम ने उनको आज़ाद कर दिया, अल्लाह की राह में खैरात कर दिया। तो असल ईमान है, उसको हमें बनाना है, उस पर मेहनत करना है। और आजकल ईमान बनाने के 3 रास्ते हैं, या तो अभी मदरसे में दाखिल हो जाए 9 साल के लिए, 10 साल के लिए, अल्लाह की ज़ात से उम्मीद है जब दरस निज़ामी पढ़ेगा, कुरान पढ़ेगा, हदीस पढ़ेगा, असातिज़ा की सोहबत में रहेगा, कुछ न कुछ ईमान बन जाए, या फिर बुजुर्गों की सोहबत में चला जाए, हल्काओं में चला जाए 1 साल के लिए, 2 साल के लिए, जिससे भी मुनासिबत हो। हमारे गुजरात में भी खानकाहें चल रही हैं, तरकेसर में खानकाह चल रही है, डाबेर में चल रही है, और बहुत सी जगहों पर इलाहाबाद में चल रही है। तो जिस शेख से मुनासिबत हो उसकी सोहबत में जाता रहे, हफ्ते अशरे के लिए, 10 दिन के लिए, महीने के लिए, یا پھر یہ چلتا پھرتا مدرسہ ہے، چلتی پھرتی خانقاہ ہے، دعوت و تبلیغ کے اس میں جڑ جائے، تین دن لگائے، چلتا لگائے، چار مہینے لگائے، جس کو جس سے ایمان کو بنانا ہے اور ایمان کو بچانا ہے، اس پر محنت کریں گے، کوشش کریں گے تو یہ بچے گا. دے تو دیا اللہ پاک نے، لیکن اس کو بچانا ہے. علماء فرماتے ہیں کسی نعمت کا مل جانا یہ کمال نہیں ہے، نعمت کے ملنے کے بعد اس کو بچانا، اس کو محفوظ رکھنا، یہ اصل چیز ہے. تو ایمان اتنی بڑی دولت ہے، دنیا کی سب سے بڑی دولت ایمان. مولانا کریم صاحب صدیقی دام برکات ہوں کے پاس ایک آدمی آیا اور اس نے اپنی پریشانی کا اظہار کیا، میں بہت پریشان ہوں، یہ تکلیف ہے، وہ تکلیف ہے، یہ قرضہ ہے، وہ قرضہ ہے، کتنی پریشانیوں کا اظہار، حضرت سن کے پریشان ہو گئے. تو کہا کہ میں تمہارے لیے دعا کرتا ہوں کہ اللہ تعالیٰ تم کو منموہن بنا دے. اس وقت ہندوستان کے وزیر اعظم منموہن تھے. کیا تم اس کو تیار ہو؟ تمہارا ایمان اللہ پاک لے لے اور تم کو منموہن بنا دے. نہیں حضرت، میں نہیں چاہتا. پھر میں اس کی دعا کرتا ہوں اللہ تم کو صدر بش بنا دے. اس وقت امریکہ کا صدر بش تھا. تو کہ میں اللہ سے اس کی دعا کرتا ہوں، اللہ تم سے ایمان لے لے اور تم کو صدر بش بنا دے، تم پسند کرو. پھر نہیں، تو ہم کو جو ایمان ملا ہوا ہے وہ ہندوستان کی وزارت عظمیٰ سے بڑا ہے، امریکہ کی صدارت سے بڑا ہے. کوئی مومن نہیں چاہے گا کہ میرا ایمان چھین جائے اور مجھ کو ہندوستان کا وزیر اعظم بنا دیا جائے یا امریکہ کا صدر بنا دیا. یہ ہمارا ایمان ہے، لیکن اس کو بچانے کے لیے، ہم کو بڑھانے کے لیے محنت کرنے کی ضرورت ہے. اس لیے کہ شیطان کا سب سے بڑا زور اسی ایمان کو چھیننے کے لیے ہوتا ہے. اس لیے تو شیطان کو اس کی قدر معلوم ہے، اس کی ایمان کی کیا ویلیو ہے، ایمان کی کیا قیمت ہے. وہ جانتا ہے کہ اگر ایمان کے ساتھ چلا گیا تو اس کو ہمیشہ ہمیشہ کی جنت مل جائے گی. اس لیے مرتے وقت سب سے کوشش اس کی اسی ایمان کو چھیننے کے لیے ہوتی ہے. تو ہمیں اس کی فکر کرنا چاہیے، اس کو مضبوط بنانے کے لیے یا تو علماء سے تعلق پیدا کریں، اہل اللہ سے تعلق پیدا کریں، یا پھر جماعت میں اپنی حیثیت کے مطابق جڑیں. اگر ہم چار مہینے چلا نہیں جا سکتے تو کم از کم تین دن لگائیں، مسجد اور جماعت میں جڑیں. کچھ نہ کچھ جماعت سے ہمارا ربط ضبط ہونا چاہیے، اور کس قدر ہمارا ربط ضبط ہوگا انشاءاللہ ہمیں کو فائدہ ہو. اس لیے کہ ہمارے پاس سب کچھ ہے، ہمارے آبا و اجداد جن چیزوں کا تصور نہیں کر سکے وہ ہمارے پاس ہے. اور تھوڑا ہم پہلے گنتی کی سائیکلیں تھیں، دو تین سائیکلیں پورے گاؤں میں تھیں، اسکوٹر تو تھا ہی نہیں، بہت بعد میں اسکوٹر آئے. اب دیکھیے گھر گھر فور ویل کھڑی ہوئی ہے، دو دو تین تین اسکوٹر ہیں، بنگلے بنے ہوئے ہیں، اے سی بنے ہوئے ہیں، لیکن دل میں سکون کتنا ہے، آرام کتنا ہے. پہلے زمانے کے بادشاہوں کو جو راحت آرام ہو میسر نہیں تھا، وہ عام انسانوں کو ملا ہوا ہے. ہم اے سی میں بیٹھے ہوئے ہیں الحمدللہ، شاندار مسجد میں بیٹھے ہوئے ہیں. کیا پہلے ہمارے جو بڑے تھے، ہمارے باپ دادا تھے، وہ ایسی مسجدوں میں رہتے تھے، ایسی صفوں میں نماز پڑھتے تھے، ہاؤس بھرے ہوئے ہیں، نل لگے ہوئے ہیں، کوئی تکلیف نہیں، فلٹر پانی لگے ہوئے ہیں، مل رہے ہیں، تو ہر قسم کی سہولت ہے، ہر قسم کی راحت ہے، لیکن سکون نہیں ہے. وہ اسی وجہ سے جس قدر دین میں کمی ہوگی راحت سکون چھن جائے، اور جس قدر دین زندگی میں آئے گا اسی قدر راحت ملے گی، اسی قدر سکون ملے گا. دین کے ساتھ آدمی کے پاس مال آتا ہے تو یہ نعمت ہے، اور دین کے ساتھ فقر و فاقہ آتا ہے وہ بھی نعمت ہے. دین میں آدمی دونوں میں اپنے آپ کو سنبھال لیتا ہے، دولت کا بھی صحیح استعمال کر لے گا اور فقر و فاقہ میں بھی اپنے آپ کو سنبھال لے گا. اس لیے ہمیں اپنے ایمان کو مضبوط کرنے کی ضرورت ہے، یہ اصل الاصول ہے. اس کے بعد اللہ تبارک و تعالیٰ نے سات وصف بیان کیے، جن مومنین میں سات صفات ہوں گی وہ فلاح پائیں گے، ان کی ہر مراد پوری ہو جائے گی اور ہر تکلیف سے محفوظ رہیں گے، اور اللہ پاک ان کو جنت الفردوس کا وارث بنا دے گا. پہلی صفت، الذین هم فی صلاتهم خاشعون، جو اپنی نماز میں خشوع اختیار کرتے ہیں، جو دھیان سے نماز پڑھتے ہیں، سکون اور اطمینان سے نماز پڑھتے ہیں. خشوع کے اصل معنی سکون کے آتے ہیں، یعنی دل میں سکون ہو، دل میں غیر اللہ کے خیالات نہ ہو. اور جب دل میں سکون ہوگا تو باہر بھی سکون ہوگا، آگے بھی پرسکون ہو. ہم نماز پڑھتے ہیں लेकिन हमारे आजा पुरसुकून नहीं होते। कभी हम यहाँ खो जाते हैं, तो कभी यहाँ खो जाते हैं, कभी इधर हाथ डालते हैं, कभी उधर हाथ डालते हैं। हदीस शरीफ में आता है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक आदमी को देखा कि उनका हाथ इधर उधर हो रहा था, तो आपने फरमाया अगर इसके दिल में खुशू होता, अगर इसके दिल में सुकून होता तो इसका ये हाथ साकिन होता। तो दिल में अगर सुकून होगा, दिल में अगर खुशू खुशू होगा तो बाहर भी सुकून होगा। तो आदमी सुकून से नमाज पढ़े। सुकून का मतलब दिल में बिलकस्त गैरुल्लाह का ख्याल ना लाए, बाकायदा प्लान ना बनाए कि अभी नमाज के बाद ये करना है, फला जगह जाना है, फला से बात करना है। अगर बगैर इरादे के कोई ख्याल आ जाए तो उसको दफा करने की कोशिश भी ना करे, उसको दूर करने की कोशिश भी ना करे, इसलिए कि अभी उसकी तरफ मुतवज्जे होना हुआ, फिर क्या करे, नमाज की तरफ मुतवज्जे हो जाए। मैं नमाज पढ़ रहा हूँ, जोहर की नमाज पढ़ रहा हूँ, इमाम साहब के पीछे हूँ, दूसरी रकात चल रही है, अल्लाह मुझे देख रहे हैं। जब आदमी यह ख्याल करेगा तो वो ख्याल खुद ब खुद दफा हो जाए। इसलिए फलसफे का मसला है, इंसान का दिल दो चीजों की तरफ यकसा मुतवज्जे नहीं होता, इंसान का दिल दो चीजों की तरफ बराबर सराबर तवज्जो नहीं कर सकता। जब आदमी नमाज की तरफ मुतवज्जो होगा वो ख्याल खुद ब खुद चला जाए। तो दिल में सुकून हो, गैरुल्लाह का बिलकस्त इरादा ना करे, गैरुल्लाह का ख्याल दिल में ना लाए, और अगर आ जाए तो उसको दफा करने की कोशिश ना करे बल्कि नमाज की तरफ मुतवज्जे रहे, तो उसकी बरकत से उसको खुशू हासिल हो। हज़रत थानवी रहमतुल्लाह ने फरमाते हैं खुशू हासिल करने का एक तरीका ये है कि आदमी नमाज में जो कुछ भी पढ़े उसको सोच सोच कर पढ़े। जैसे कच्चा हाफिज कोई सूरत पढ़ता है तो सोच सोच के पढ़ता है, तो इस तरीके से फर फर फर फर ना पढ़े, सोच सोच कर अल्लाहु अकबर फिर सुभानकल्लाहुम्मा वबिहम्दिक ये पढ़ रहा हूँ, अब इसके बाद ये पढ़ रहा हूँ, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, तो हर कलमे को सोच सोच कर पढ़े, तो इस तरह उसकी तवज्जो हो जाएगी। और अगर जहरी नमाज है तो इमाम की किरात की तरफ तवज्जो रखे, सिर्री नमाज है तो अल्लाह की तरफ तवज्जो रखे, मैं अल्लाह के हुजूर खड़ा हूँ नमाज पढ़ रहा हूँ, तो इसकी बरकत से उसको खुशू हासिल होगा, और जिस कदर खुशू हासिल होगा उसी कदर नमाज में मज़ा आएगा। इसलिए जब आदमी किसी काम को ध्यान से करता है, तवज्जो से करता है, तो उसमें मज़ा आता है। मोबाइल में जो लोग गेम खेलते हैं उनको बाहर क्या हो रहा है पता नहीं, एक घंटा कैसे गुजरा पता नहीं, कोई तकलीफ नहीं होती, रात गुजर जाती है, इसलिए कि वो उसको तवज्जो से कर रहे हैं, ध्यान से कर रहे हैं। तो हम नमाज भी इस तवज्जो से पढ़ेंगे, ध्यान से पढ़ेंगे, अल्लाह के हुजूर खड़ा हूँ, मुझे अल्लाह का कुर्ब हासिल हो रहा है, मैं सजदा कर रहा हूँ तो मुझे अल्लाह का इंतहाई कुर्ब हासिल हो रहा है, मैं सुभानअल्लाह कह रहा हूँ, मुझ पर इसका इतना अज्र मिल रहा है, ये सोच सोच कर हम नमाज पढ़ेंगे तो उसकी बरकत से हमें नमाज में मज़ा आए। हमारे अकाबिर रात रात भर नमाज पढ़ते थे, इसलिए उनको नमाज में मज़ा आता था, हमारे लिए तो दो रकात पढ़ना मुश्किल हो जाता है, चार रकात पढ़ना मुश्किल हो जाता है, लेकिन उनको नमाज में लुत्फ आता था, मज़ा आता था। और नमाज पढ़ने के बाद आदमी सोचे कि मेरी कितनी नमाज खुशू वाली थी, कितनी नमाज ध्यान वाली थी, अगर उसमें कमी महसूस हो तो बुजुर्गान दीन फरमाते हैं कि बाद में नवाफिल के जरिए उसका तदारुक करें। जैसे मैंने नमाज पढ़ी जोहर की और मुझे ऐसा लगा कि दो रकात के बराबर ध्यान रहा, खुशू रहा, और दो रकात में नहीं रहा, तो मैं दूसरी दो रकात पढ़ूँ इस ख्याल से नफल कि उतना खुशू हासिल हो जाए। अब जाहिर बात है कि उसमें भी पूरा नहीं हो पाएगा, एक रकात में खुशू होगा एक में नहीं होगा, तो दूसरी पढ़े। तो इस तरीके से आदमी खुशू खुशू के साथ नमाज पढ़े या दो ही रकात पढ़े, लेकिन अरकान की मिकदार बढ़ा दे, जैसे सुभानअल्लाह तीन मरतबा कहता है तो पांच मरतबा कहे, सात मरतबा कहे, नौ मरतबा कहे ध्यान से, तो खुशू की तलाफी हो जाएगी। तो इस तरीके से आदमी लगा रहेगा तो नमाज के अंदर खुशू होगा और नमाज नमाज बनेगी, नमाज की जो खासियत है वो हमें हासिल होगी। इन्ना सलाता तन्हा अनिल फहशाई वल मुनकर, नमाज बेहयाई से रोकती है, بری باتوں سے روکتی ہے. تو یہ کب ہوگا؟ جب ہم نماز خشوع کے ساتھ پڑھیں گے, دھیان کے ساتھ پڑھیں گے, توجہ کے ساتھ پڑھیں گے, تو پھر باہر بھی ہمیں اللہ کا خیال آئے گا. جب ہم اللہ کے استحضار کے ساتھ نماز پڑھیں گے تو اللہ سے ہمارا تعلق ہوگا, اور گناہ کرتے وقت بھی ہمیں اللہ کی یاد آئے گی اور ہمارے لیے گناہ سے بچنا آسان ہوگا. میں نے بھی کہا تھا کہ گناہ سے بچانے والی چیز اللہ کا خوف ہے, اللہ کا استحضار ہے. غفلت کی وجہ سے گناہ ہوتا ہے. اگر آدمی چل رہا ہو اور اس کو معلوم ہے کہ میرے ساتھ میرے استاد ہیں, وہ مجھے دیکھ رہے ہیں, تو اس کو بد نظری نہیں کرے گا, کسی کو گالی نہیں دے گا, اس لیے کہ معلوم ہے کہ میرے استاد میرے ساتھ ہیں, ان کو معلوم ہے. تنہا ہوگا تو گناہ کر لے گا. تو جب ایک استاذ کے ڈر سے آدمی گناہ نہیں کرتا, تو جب اللہ کا استحضار ہوگا, یہ مانو گا اللہ مجھے دیکھ رہے ہیں, تو گناہ سے بچنا اس کے لیے آسان ہوگا. تو جب نماز خشوع خضوع والی ہوگی, دھیان والی ہوگی, اللہ کی استحضار والی ہوگی, تو اس کے لیے گناہوں سے بچنا بھی آسان ہوگا. تو پہلی چیز ہے نماز میں خشوع پیدا کرنے کی کوشش کریں, دھیان سے توجہ سے نماز پڑھیں. آگے اللہ تعالیٰ فرماتے ہیں والذین هم عن اللغو معرضون, جو لوگ لغو سے اپنے بچنے والے ہیں, اعراض کرنے والے ہیں. لغو کہتے ہیں بیکار چیز کو, وہ کام جس میں نہ دین کا فائدہ ہو نہ دنیا, اس کو لغو کہتے ہیں. اور مفسرین لکھتے ہیں کہ تمام گناہ لغو میں داخل, اس لیے کہ کسی گناہ میں دین کا فائدہ نہیں, دنیا کا فائدہ نہیں, نقصان ہی نقصان ہے. تو لغو میں گناہ بدرجہ اولا داخل ہے. تو ہر بیکار کام سے بچے, جب بھی کوئی کام کرے تو سوچے کیا اس میں دین کا فائدہ ہے, کیا اس میں دنیا کا فائدہ ہے. اگر ہے تو کرے, نہ ہے تو چھوڑ. جیسے ہماری عشاباد کی مجالس, ہم ایک گھنٹہ عشاباد بیٹھتے ہیں, دو گھنٹہ بیٹھتے ہیں, تین گھنٹہ, یہ لغو ہے, اس میں کیا فائدہ. موبائل پر ہم گیم کھیلتے ہیں, اس میں کوئی فائدہ. میچ ہوتا ہے, ہم میچ دیکھتے ہیں, اس میں کوئی فائدہ. پورا دن کرکٹ کھیلتے ہیں, اس میں کوئی فائدہ. یہ ساری لغو چیز ہے. اس لیے کہ آدمی جتنا لغویات میں مشغول ہوگا, اپنے فرائض سے غافل ہو جائے. وقت ہی نہیں, 24 گھنٹے کا وقت ہے, اس میں اس نے 2-4 گھنٹے اگر لغو گزار دیے تو ظاہر بات ہے کہ ادھر جو چیزیں ضروری تھیں وہ رہ جائیں. والدین کی خدمت, بیوی بچوں کا خیال, اپنا کاروبار, نماز, اور یہ ساری چیزیں رہ جائیں. تو آدمی اگر لغو سے اپنے آپ کو بچائے گا, تو اس کے لیے ادھر فرائض کا ادا کرنا, اپنی ذمہ داریوں کا ادا کرنا آسان ہو. جیسے حدیث شریف میں نبی کریم سے فرمایا, آپ علیہ السلام نے مغرب سے پہلے سونے سے منع فرمایا اور عشاء بعد بات چیت سے منع فرمایا. اس لیے کہ اگر مغرب بعد سو جائے گا تو عشاء فوت ہو جائے گی, اور اگر عشاء بعد بات چیت کرے گا تو فجر فوت ہو جائے. تو یہ لغو کا نقصان ہے. عشاء کا ڈیٹ میں لغو ہے. ہاں, بیوی بچے والے کو اس کی اجازت ہے اپنی بیوی سے بات کرے, علماء کو, طلبا کو اس کی اجازت ہے کہ وہ عشاء کے بعد مطالعہ کرے, ورنہ اور کسی کو عشاء کے بعد بات چیت کرنے کی شریعت میں اجازت نہیں, مکروہ. حدیث شریف میں آتا ہے من حسن اسلام المرء ترکہ ما لا یعنی, آدمی کے اسلام کے حسن سے ہے لا یعنی کو چھوڑ دینا. ہماری جماعت کی اس میں ایک نمبر آتا ہے ترک لا یعنی, لا یعنی کو چھوڑ دینا, جس میں نہ دین کا فائدہ نہ دنیا کا فائدہ. اس سے آدمی کی صلاحیت ضائع ہوتی ہے, اس کا وقت ضائع ہوتا ہے, اور وقت انسان کی زندگی ہے. انگریز کہتے ہیں ٹائم از گولڈ, ٹائم تو سونا ہے. تو کیا سونے کو کوئی ضائع کرتا ہے؟ ہم ٹائم کو ضائع کرتے ہیں. اور عرب کہتے ہیں الوقت هو الحیات, وقت زندگی ہے, ٹائم از لائف. اگر سونا ضائع ہو جائے مل سکتا ہے, سونا گم ہو جائے حاصل کیا جا سکتا ہے, لیکن زندگی چلی گئی اس کو حاصل کر سکتے ہیں. ہمارا ایک گھنٹہ ضائع ہو گیا, اب اس کو ہم حاصل نہیں کر سکتے. اگر ایک تولہ سونا گم ہو گیا, آدمی اس کو کما سکتا ہے. تو ٹائم از گولڈ نہیں, ٹائم از لائف. الوقت هو الحیات, وقت ہماری زندگی, زندگی اسی سانس کا نام ہے. تو جو لغو کا ارتکاب کرتا ہے, معاصی کا ارتکاب کرتا ہے, بیکار باتوں کا ارتکاب کرتا ہے, وہ فلاح کو نہیں پہنچ سکتا. نہ دنیا میں کامیاب ہو سکتا ہے نہ آخرت. حدیث شریف میں آتا ہے جنتی کو جنت میں جانے کے بعد کسی چیز پر افسوس نہیں ہوگا, صرف اس وقت پر افسوس ہوگا جو بغیر ذکر کے گزر گیا. اگر ایک گھنٹہ ہمارے پاس ہے اور ہم اس میں سبحان اللہ پڑھ لیے تو کتنے ہم کو درخت جنت میں مل گئے, کتنے درجات ہم کو مل گئے. اگر ایک گھنٹہ ہم نے تلاوت کر لی تو کتنا اجر و ثواب مل گیا. ایک گھنٹہ ہم نے دین کا کوئی کام کر لیا, دعوت کا کام کر لیا, کوئی تشکیل کر لی, کسی کو نماز پہ لگا دیا, تو ہم نے کتنا کام کر لیا. اب وہ ایک گھنٹہ ہم نے وہاں لبوں میں ضائع کیا, اتنا ہمارا آخرت کا نقصان ہو. اس لیے ہمیں اپنے آپ کو لبوں سے بچانا ہے. تو پہلی چیز ہے نماز کا اہتمام. آدمی نماز کا اہتمام کرے اور اپنے آپ کو لغویات سے بچائے. انشاءاللہ باقی صفات کو آئندہ ذکر کریں گے. اللہ تعالی ہم سب کو صحیح معنی میں ایمان نصیب فرمائے, خشوع و خضوع کے ساتھ نماز پڑھنے کی توفیق عطا فرمائے, اور تمام معاصی سے اور لغویات سے بچنے کی ہمت اور قوت عطا فرمائے. آمین. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. لیکن ہم کم कमजोर हैं, कमजोर हैं, छोटा छुप जाए परेशान हो जाते हैं, थोड़ी गर्मी हो जाए परेशान हो जाते हैं, सर में दर्द हो परेशान हो जाते हैं, तेरा जहन्नुम का वो अज़ाब हम कैसे बर्दाश्त करेंगे, इसको पहाड़ भी बर्दाश्त नहीं कर सकते, हम कमजोर हैं, जहन्नुम की सहार नहीं है, जहन्नुम के अज़ाब को बर्दाश्त नहीं कर सकते, प्रोग्राम से हमें जन्नत अता फरमा दीजिए, जन्नत दिख दीजिए, हमारे वालिदैन को जन्नत दिख दीजिए, हमारे मरहूमिन को जन्नत नसीब फरमाइए, हमारे बहुत से रिश्तेदार, हमारे बहुत से चाहने वाले, हमारे बहुत से मानने वाले आज कब्रों में सोए हुए हैं, आज कब्रों में सोए हुए हैं, उनकी मगफिरत फरमा दीजिए, उनकी मगफिरत फरमा दीजिए, उनको माफ फरमा दीजिए, उनको माफ फरमा दीजिए, उनकी कब्रों को जन्नत का बाप बना दीजिए, قبول فرمائیے وہ بھی عطا فرمائیے نبی کریم صلی اللہ علیہ وسلم نے کتنی خیر کا سوال کیا ہے اپنے فضل سے ہمیں عطا فرمائیے پوری امت کو عطا فرمائیے اور نبی کریم صلی اللہ علیہ وسلم نے کتنے شر و فتن سے پناہ طلب کر فرمائی ہے ان سے ہمیں پناہ عطا فرمائیے پوری امت کو پناہ عطا فرمائیے عظیم کے مقاصد کو پورا فرمائیے عظیم کی جائز تمناؤں کو پورا فرمائیے عظیم کی ضرورتوں کو پورا فرمائیے اور ساری پریشانیاں ربنا تقبل منا ربنا تقبل منا ربنا تقبل منا انك انت السميع العليم وتب علينا يا مولانا انك انت التواب الرحيم سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.